हे रसानू, मेरो शरीर मा बगेको रगत को कण कण मा तिम्रो माया र सम्झना छ। मलाई आशा छ तिमीले मलाई धोका दिने छैनौ र विश्वासघात गर्ने छैनौ र अहिलेको फूल जस्तो हुने छैन हाम्रो चोखोमा। तिम्रै नाम छ बगेको रगतमा, आजम बारी रहिरहो सगतमा, हामी दुईको नाता फूल झै ओइलिना झालोस्, सम्झिरो नाना पारोस्, आट रहोस् हाम्रो अमर प्रेमको गाथा। हामी दुईको नाता फुल्छ। दुई को नाता फूल झै ओइली ना झारोस समझिदु नाना पारोस आट रहोस हाम्रो अमर प्रेम को